www.attableek.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ایک خاص مضمون کی طرف ذہن میں کبھی ہوا ہے، میں نے سوچا کہ اس کے متعلق بیان کر لوں جو اپنے لیے بھی مفید ہے بلکہ سارے عالم کے لیے مفید ہے. بات یہ ہے کہ اللہ تعالیٰ نے جو ہم کو ہدایت دی ہے، ہم مسلمان گھر میں پیدا ہوئے، اللہ رسول کا نام سنتے رہے، تو وہ چیز ہمارے ذہنوں پر ہمارے دلوں میں آ گئی. مگر میرے دوستوں بزرگوں، ایمان کے اندر بھی سلامت اور پختگی آنی چاہیے، بولے ایمان جو رسمی ایمان ہوتا ہے، تھوڑی سی کوئی بات ایسی ہوئی جو ایمان کے خلاف تو وہ ہٹ بھی جاتے ہیں. جہاں خود نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں کتنے لوگ مرتد ہو گئے، عجیب بات. جو حضور صلی اللہ علیہ وسلم کے دور میں مسلمان تھے وہ بھی بہت سے مرتد ہو گئے، اور ان سے جہاد کا بھی حکم ہو گیا. بہرحال جب وہ زمانے میں ہو چکا ہے تو اس زمانے میں کیسے مطمئن رہ سکتے ہیں؟ اس وجہ سے اللہ تعالیٰ سے دعا کرنا چاہیے، اللہ تعالیٰ کچھ بھی حالات ہوں ہم کو ایمان پر ثابت قدم رہنا ہے. میں نے ارادت یہی ہونا چاہیے، اپنے بچوں کو بھی یہ تعلیم دینا چاہیے یہ ایمان ہے، اور اسی ایمان سے ہم کو آخرت میں کامیابی سرخ روئی ملے گی. اس ایمان کی بہت خیر بناؤ، بچوں کو شروع ہی سے تعلیم دینا چاہیے. آپ جاتے ہیں کتنے اسکول ہیں انگریزوں کے، وہ بچوں کو راسی کرا دیتے ہیں عیسائیت کو، عیسائی ایسی ایسی مثالیں دیتے ہیں جیسے کوئی موٹر بگڑ گئی، دعا کرو مسلمان سے کہ اللہ تعالیٰ یہ موٹر کو چلا لے، نہیں چلی، پراچے پراچے، اب ایک عیسائی لڑکا ہوا وہ دعا کرتا ہے کہ اللہ موٹر کو چلا دیجیے، وہاں سے سات باغ رہتی ہے اسے چلا دیتے ہیں. اس طریقے سے مسلمانوں کے دلوں کو ان کے مذہب کو متزلزل کرنا چاہتے ہیں، بہت درست ہے. اب کسی درجے میں کامیاب بھی ہو گئے ہیں، وہ بہت سے دہلیت کے شکار ہیں، لوگ کمیونزم کے شکار ہیں. اس بنا پر میرے دوستوں اس کی بھی ہم کو خبر لینی ہے کہ ہمارا ایمان صحیح ہے یا نہیں ہے. خود نبی اکرم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں، جددوا ایمانکم بکلمۃ لا الہ الا اللہ، اپنے ایمان کی تجدید کیا کرو. جیسے موٹر کی تجدید ہوتی ہے، معلوم کا موٹر کہاں بھی گئی تجدید کے لیے، برحالی کا لفظ کہتے ہیں، ایمان کی بھی ضرورت ہے. اسی بات پر نبی اکرم صلی اللہ علیہ وسلم، تصور کی بات نہیں ہے، یہ دین کی بات ہے، اسلام کی بات ہے، کتاب کی بات ہے، سنت کی بات ہے، انبیاء کی بات ہے. جددوا ایمانکم بکلمۃ لا الہ الا اللہ، اپنے دین اپنے ایمان کی تصدیق کیا کرو، اس کے تعظیم لایا کرو. یہ نہیں کہ باپ دادا کے زمانے میں جو لا الہ الا اللہ کہہ لیا وہ اب بھی چلے گا، نہیں چلتا، کپڑا بھی نہیں چلتا، گھر بھی نہیں چلتا، کوئی چیز نہیں ہوتی، ایمان ہی چلے گا. دوستو جب دے دو ایمان کو نکل لا الہ الا اللہ، صوفیہ اسی کو رد اسی کا تکرار کراتے ہیں تاکہ ایمان راسخ ہو جائے. کون سی بری بات ہے؟ کوئی بری بات ہے؟ حدیث ہے، اپنے ایمان کی تصدیق کرو. کلمہ طیبہ لا الہ الا اللہ ہے، صوفیہ کے سب سے بڑا وظیفہ لا الہ الا اللہ کا، اس کے بعد دوسری چیز بدلاتے ہیں، اس کے بعد اللہ اللہ ہے. جب ایمان ثابت ہو گیا اب اس کے بعد اللہ کہتا ہے تاکہ اللہ سے محبت پیدا ہو جائے، پھر اس کے بعد وہ ترقی کرتا ہے آگے. پہلے مضبوط کرتے ہیں، یا یہ بنیاد مضبوط کرتے ہیں لا الہ الا اللہ سے، پھر اس بعد دوستوں بزرگوں اور وظائف بدلاتے ہیں. تو کلمہ طیبہ بہت بڑی بات ہے. آؤ بیٹھے اس حضرت اسد اللہ سردار، آؤ بیٹھے مرکز انوار کی بات کریں، نور برسائیں, رخے دلدار کی باتیں کریں. اور خود بخاری شریف میں ہے اجلس بنا نور صحابہ, صحابہ کہتے تھے آؤ اپنے ایمان کو تازہ کریں. یہ لفظ بھی ہم لوگ نہیں جانتے. بہت سے لوگ آج سنے ہوں گے کہ ایمان کی تازگی بھی ہوتی ہے, کوئی ہر چیز کی تازگی ہے, ایمانی کی تازگی نہیں. جو اصل بنیاد ہے اسی پر آپ کو جنت میں جانا ہے. سب سے پہلے سوال ہوگا ماں دین ہوگا, تمہارا دین کیا ہے؟ اگر دین کو سمجھے ہوگا کہے گا دین ہوگا اسلام, میرا دین اسلام ہے. من ہے رسول, یہ حضور صلی اللہ علیہ وسلم ہے. من عیسیٰ ہے, یہ تین چیزیں ہیں. میں نے کچھ سنا جوہرپور میں حضرت جی جو کہلاتے تھے مولانا امام الحسن صاحب, یہی سب چلت پھرت اس لیے ہے تاکہ ہم قبر میں تین چیزوں کا جواب تیار کر لیں. تمہارا رب کون ہے, تمہارا دین کون ہے, اور حضور صلی اللہ علیہ وسلم کی شکل آئے گی. یہ چیزیں چلی آ رہی ہیں, یعنی کہ کوئی تریفی ہوئی ہیں. بہت سے اللہ کے بندے ایسے ہیں, دوسرے ممالک میں بھی ایسے وہ سلسلہ جاری ہے. الحمد للہ سانی اسی وجہ سے ایمان کی تازگی بہت ضروری, ایمان کا وجود ضروری. اگر ایمان سے تم ہٹے مرتد ہو جاؤ گے. ارتداد پھر بچنے کی ضرورت ہے, خواص کو بھی. اس بنا پر میں نے یہ دعا پڑھی ہے. یہ دعا کس کی ہے؟ رب بنا لا تجھے قلو بنا باد ہدنا وحب لنا من لدنک رحمہ انک انت الوہاب. یہ کون دعا کر رہا ہے؟ راسخین فی علم, واشر میں کس عالم تیسرے پر میں جو راسخین فی علم میں جن کو رسوخ ہوتا ہے وہ یہ دعا کرتے ہیں. قرآن کہہ رہا ہے ہم لوگ تو راسخین فی علم بھی نہیں. رب بنا لا تجھے قلو بنا, یا اللہ ہمارے قلب کو زیب میں ڈالے. رب بنا لا تجھے قلو بنا باد ہدنا, ہم کو ہدایت دیجئے. بات اس کے کہ آپ نے ہم کو ہدایت دیا, ہمارے ایمان کو محفوظ رکھیے, ہدایت کو باقی رکھے, اسے زنگ نہ آنے پائے, کمی نہ آنے پائے. یہ میرا پر رب بنا دا تجھے قلو بنا باد ہدئی طرح وہ ہم لڑا مل لوں کر ہم. یہ رحمت ہی سے ہو سکتا ہے, اللہ کی رحمت ہوگی تبھی ایمان تک قائم دائم رہ سکتا ہے. ورنہ معمولی چیزیں سے ایمان کو تر کر دیتا ہے, خرافات پکڑے رکھتا ہے, دین کے خلاف, آخرت کے خلاف, جنت دوزخ کے خلاف باتیں کرتا ہے. یہ سب زیب ہے. رب بنا لا تجھے قلو بنا, ہمارے قلوب کو زیب بچھلانے دیے, بکان دیے سرکار. رب بنا لا تجھے قلو بنا باد ہدے کرا بھاگ لنا مل کا رہنا ان کا انتر رہا. میں نے سوچا تھا کہ محبوب پیار بھی کرتے ہیں, وہ تبھی پیار کر دوں گا. ہو سکتا ہے کہ ہماری لیے ہم اپنے لیے پیار کر رہے ہیں. راسخین فی علم اس دعا کو کرتے ہیں. جو راسخین فی علم کی تعریف صحابہ نے پوچھا رسول اللہ صلی اللہ علیہ وسلم سے کہ راسخین فی علم واسطہ ہے کہ راسخین فی علم, ان لوگوں کی یہ دعا ہے. تو انہوں نے کہا راسخین فی علم کون لوگ ہیں؟ فرماس حضور صلی اللہ علیہ وسلم نے من برت یمین ہو, جن کی قسم سچی ہو, قسم کوئی کھائے تو اس کو پوری کرتا ہوں. وہ سدا کا لسان ہو مرا یا کر لیے, وہ لہسن کہیں رواج ملتی بھی نہیں. بس سدا کا جو دیکھے گا حضرت تو اسی کو ملیں گے. تو یہ کیڑے ہم لوگ سدا کا یہ لسان ہوں جس کی زبان سچی ہو, جو قسم کھاتا ہے اس کو پوری کرتا ہے. وہ سدا کا لسان ہوں اس کی زبان سچی ہو. ایک راسخین فی علم کی سب سے بڑی علامت یہ ہے کہ قول کا سچا ہوگا. قول کا سچا, آج قول کی سچائی ہے بہت, اس میں غلطیاں ہو رہی ہیں. اچھے اچھے لوگ قول کے سچے نہیں ہیں. جو جس میں ہے اس میں کس اختیار کر رہا ہے؟ بڑے نثار ہو, وہ استقام قلب ہو, اس کا قلب مستقیم ہو, زبان کی ٹھیک ہو اور قلب اس کا درست ہو. قلب میں نفاق نہ ہو, قلب میں بدگمانی نہ ہو, قلب میں تکبر نہ ہو, قلب میں لالچ نہ ہو, قلب میں تکبر. یہ سب چیزیں کیا قلب کے سالم ہونے کی ہے. بدر ظاہر اس میں ہو بات نہ, ظاہری گناہ کو بھی چھوڑو اور باطنی گناہ کو بھی چھوڑو. ظاہری گناہ ظاہر ہے, باطنی گناہ کیا ہے؟ کبر کو چھوڑو, حسد کو چھوڑو, یہ سب چیزیں کیا ہیں؟ باطنی گناہ. قرآن کہہ رہا ہے بدر ظاہر اس میں وہ بات نہ. مانا برادر صاحب ہمارے سراج پروان بہت زبردست, بدر ظاہر اس میں وہ بات نہ, ظاہری گناہ کو بھی چھوڑو اور باطنی گناہ. ظاہری گناہ ہی ہم سلسلے چھوٹ رہے ہیں, باطنی کیا چھوٹ رہے ہیں؟ کبر نہ کرو. تمہارے نے کیا بڑائی ہے؟ کچھ مال ہو گیا تو بڑے ہو گئے, کچھ نہیں. نمرود بھی بڑا تھا, قارون بھی بڑا تھا, لیکن کیا ہوا اس کا حج معلوم ہے؟ کبر کیا کس کے ساتھ؟ موسیٰ علیہ السلام کے ساتھ. और नेस्ट नाबूद कर दिया, धसा दिया गया। माल तो था लेकिन किब्र था उसके अंदर। मूसा अलैहिस्सलाम के मुकाबले में आया, मूसा अलैहिस्सलाम बेदस्त तो पा थे लेकिन अल्लाह की कुव्वत उनके साथ ही धसा दिया कब्र में। अल्लाह ताला का है वह सका व कर्म हूँ, कर्म उसका मुस्तकिम है। वो मन अफ बदन हूँ और उसका पेट जो है पाक व साफ हो, पेट में हराम चीजें न जा रही। हर आदमी को सोचना चाहिए कि हमारे पेट में जो चीज जा रही है हराम ही हलाल। हदीसों में आता है कि अखीर जमाने में कोई लोग ऐसा नहीं हुआ जो सूद से मुलव्वस न हो। आप देखिए कितना सूद के बर्बाद, सूद की बर्बाद। हम लोग से ऐसे ऐसे मसाले पूछते हैं वह कि सूद को जान करते हैं, कहा माना जो सूद मिलता है हम लोगों को उसी से हम घर का काम चला रहे हैं। लाह यमी से पूछ रहा लाह बनी बद्र कह मन अफा बद्र हूं, उसका पेट जो है पाती न हो। वह फर्ज हूं और उसकी शर्मगा पाक व साफ, पेट भी शर्म पाक व साफ हो और शर्मगा भी पाक साफ हो। ये मिनर राजकीन फिल्म, ये वो लोग हैं राजकीन फिल्म जो ये दुआ करते हैं अल्लाह मदेना सब देना, ये दुआ करते हैं और ये रबर ऐसे कितनी खूबियां हैं, कितनी खूबियां हैं जो अल्लाह ताला रसूल सल्लल्लाहु अलैहि वसल्लम ये फरमा रहे हैं कि राजकीन फिल ये लोग हैं जिनकी जबान महफूज हो, फल महसूस हो, कसम महफूज हो, फलाह फरा कहा। लेकिन वो ये दुआ कर रहे हैं, इस पर बयान कर रहा हूँ, रबर कुलू बना बाद अल्लाह हमारे कल को जय में न डालिए, बेईमानी में न डालिए। रब बना रहा तुझे कुलू बना बाद हरे तरह, क्योंकि आपको हमको हिदायत दे दिया है फिर उसके बाद हमको इलाज पिछला ये नहीं अल्लाह ताला से। ये नहीं कि कोई चीज मिल गई है तो हमेशा बाकी रहेगी, जेब में रुपया रखा कर जाते हैं, जेब कुछ नहीं एक पैसे मोहताज रहता है पता ही नहीं है रुपया के पास। जे हम लोग कहते ऐसे लोग आए वहां है कि माल वह सेठ कर गई जेब यहाँ इलाहाबाद में आए पैसा दिया हम लोग का आदमी नहीं थे करने पड़े। बाद में जब गुजार गए थे बहुत बड़े आदमी थे, दिया हम लोगों को दिया बारे दिया नहीं दिया नहीं दिया मालूम है कि बड़े आदमी कोई चीज। अल्लाह ताला हम सब लोगों को कि ईमान को महबूल रखें, रब बना ला तो गुरु बना बाद आपने हिदायत दिया हमको तो उसकी हिदायत में हमको बाकी रखी। थोड़ी सी बात में आदमी मुर्तद हो जाता है। खुद आप हजार को मालूम होगा कि एक काफी में वही थे, वही को दिख रहे थे। अब आगे हुजूर सल्लल्लाहु अलैहि वसल्लम खामोश हुए तो उन्होंने आगे वाली बात वैसी कही तो हुजूर ने फरमाया कहा ये देख लो। अब उनको शुरुआत हो गया कि हमारे कहने से लिखवाते खुदा का कलाम नहीं है, उसे मुर्तद हो गया। क्या बात है, मैं बाद में दबा तो चढ़ जाती है। कोई बात हमीद मजीद वगैरह कोई दर्द था उन्होंने कह दिया हुजूर खामोश हुए तो उन्होंने कहा यह हुजूर कहा यही लिख लो। कहा अरे ये तो हमसे कुछ कुछ लिख रहे हैं बस वही से मुर्तद होते हैं। मैंने सही को लिखा ये इश्तेदाद होता है, आदमी समझता भी नहीं, कब दिल फिर जाए, कब दिमाग फिर जाए, कब दिमाग में फजूल आ जाए। इस तरह पर अल्लाह ताला से दुआ ये मकदार से फिर की ये तारीफ मैंने खास तस्दीक दिया है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ये तारीफ दी है जिसकी जबान सच्ची हो जिसका ये सच्चा है ही नहीं। इस बराबर में दोस्तों इतने बड़े बुजुर्ग दिए राशिफिन से इल्म जो रसूल करते हैं उनकी ये दुआ है बना अला तुझे गुरु बना बात है इतना वहां लगा मिले रहना इनने का अंतर वहा आप वहां है हमको ईमान दिया है ये अल्लाह इस ईमान को बाकी रखी है। मामूली चीज से वसावित की बिना पर लोग तो अकवाल की बिना पर इससे जैर यानी इससे अलग न कीजिए हमको। इस बना पर बहुत ज्यादा इसकी जरूरत है। इस जमाने में खास तौर से तरह तरह परेशानियां हैं, इन परेशानियों में इस्लामी की तरफ से शुभ हो जाता है अल्लाह ताला की मेहरबानी के में उसको शुभ हो जाता है। इस बिना पर इन चीजों से अपने को बचाना चाहिए और अपने बच्चों को भी बचाना चाहिए। आप तो बच जाएंगे इंशाअल्लाह अज़ीम कि आइंदा नस्लों के लिए खतरात है। बहुत बड़ा आलिम है जो उसे तरबियत औलाद फिर इस्लाम लिखा है, हमने उसकी तफसील किया है बहुत बम्बई में इतना शुक्र हमारे तरह यहाँ तो कोई जानता नहीं होगा। बल्कि यही है कि लिखा है कि आज तक तरबियत इस्लाम में किसी किताब में नहीं हमारी किताब के बारे में होगा अल्लाह का शुक्र है। उसमें लिखा है उन्होंने कि अव्वल वाहन में तो यानी ये जरूरी है कि अल्लाह के वजूद को अपने बच्चों के अंदर राशि करो। जब अल्लाह के वजूद को मान लेगा फिर आगे तरबियत आसान हो जाएगी। ये लिखा है लिखा किताब वो भी मौजूद है, इसका अंग्रेजी तर्जमा हो चुका है, बंगाली में हो चुका है, गुजराती में हो चुका है। अल्लाह ताला का शुक्र है। बहुत अच्छी किताब, तो उसमें लिखा उन्होंने, मैं अपनी तारीफ किताब नहीं कर रहा हूँ, इस जुमले की कर रहा हूँ, उन्होंने कहा है कि सबसे पहली चीज ये है कि अपने बच्चों के अंदर खुदा के वजूद का की तस्दीक करो कि अल्लाह है, ये सब अल्लाह के माता की हो रहा है, सब अल्लाह तारा जानता है, मलक को कहकर यूएसपी कल भी है, जो कुछ हमारे कल में आता है वो भी अल्लाह जानता है, अल्लाह तारा सब कुछ जानता है, इंदिरा को हमारे किमी को जानता है, हमारे हर शख्स को भी जानता है, हमारे हित को भी जानता है, हमारे कुफर को जानता है, हमारे शिख कोई मलक असल करें इंसान हमने इंसान को पैदा किया बरकत खरगन इंसान ना लो मातृ वस्तु से भी नफ्स हो उसके नफ्स जो वस्तु है ना उसको भी जानते हैं क्योंकि हमने पहले ही किया इंसान को तो जो भी इंसान जैसे कोई इजाद किए हो उसके हर बार वो इसे के बाद भी बोलता है इसी तरीके से अल्लाह ने हमको पैदा किया है तो हमारे जो वसामिश है हमारे खतरा है उससे भी वाकई बरकत खरगन इंसान बना लो मातृ वस्तु से भी नफ्स हो बना लो अकबेरे में हमने वही हमने मरीज भी चाहे रक्त भी अल्लाह करी नफ्स है शहर रक्ष भी अल्लाह से करीब है जो कुछ हमारे दिल में वसवसा आता है ख्याल आता है उससे भी अल्लाह वाकिफ है इसमें डरते रहना चाहिए अल्लाह ऐसा कोई वसवसा ना हो ऐसा कोई ख्याल ना आए जो आपको ना आपकी नागवारी कर रही हो सब बन जाए अल्लाह जब नाराज फिर दुनिया नाराज कोई कोई ठिकाना उसका नहीं इजरा पर अल्लाह को राजी इजरा बारी ताला अल्लाह ताला को राजी करने की फिक्र किया हम करें हम अपने बच्चों के लिए आ रहे उनकी तालीम दें कभी कभी जिक्र भी करें सुनाया भी करें इंशाअल्लाह अजीज और बाकी किताबें जो इस किस्म की हैं उसको भी सुनाना चाहिए बहुत सी किताबें ऐसी हैं जो दिल से बिछड़ा देती हैं इतना पर हमको ऐसी किताबों को मताला करना चाहिए जो अल्लाह ताला ने उनको सवाब तस्दीक सिर्फ पर जिस पर गवाही दी है इतना दोस्तों बुजुर्गों अल्लाह ताला हम सब लोगों को ईमान पर कायम रखे हमारे बच्चों को भी ईमान पर साबित कदम रखे और राशिफिन फिर इल्म जो इल्म रसूल की ये छपा जिन इल्म के लिए जो हर आदमी इसको पैदा कर सकता सजा कर फल दो फल है कि नहीं इतना हर आदमी के लिए जरूरी है कि अल्लाह ताला अपने अल्लाह ताला से दुआ करें अल्लाह ताला हमको राह रास्त पर रखे हमारे बच्चों को राह रास्त पर रखे अल्लाह असली ही नहीं थी जरूरी थी अल्लाह असली हिंदी की जरूरत थी इन्नी तुम तेरे को इन्नी मेरे मुस्लिम ये अल्लाह हमारी जरूरत की इसरा फरमाए एक समय बहुत हजरत क्या हजरत यही दुआ की वो याद रहती मुसलमान हजरत रूप का 50 साल पहले लेकिन उसको याद है कि हजरत ने फौरन ये कहा ये दुआ पाएगी अल्लाह असली हिंदी की जरूरत थी इन्नी तुम तेरे को इन्नी मेरे मुस्लिम हम आम अपनी इस्लाम नहीं कर सकते तो हम अपने बच्चों को क्या करेंगे हम आम की तरह रुजू करते हैं कि हमारी भी इस्लाह आप ही फरमा दी हमारे बच्चों को भी इस्लाह फरमा दी जब हम रुजू करेंगे तब तो अल्लाह ताला फरमाएगा बारा ये मजमून था मैं करने के आया है कि जब राष्ट्रीय फिर भी ये दुआ कर रहे हैं तो हम लोगों का तो वो दर्जा भी नहीं हम लोगों को तो और ज्यादा अमल करना चाहिए अल्लाह ताला हमको हिदायत करे राजा सबसे ज्यादा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हिदायत ही दुआ फरमा देते अल्लाहुम्मा मुसद्दिना अल्लाह को हिदायत दी और जो सूरह फातिहा की बोली हर रकात में पढ़ते हैं हम लोग इस तरह सूरह मुसद्दिन ये हिदायत बड़ी चीज है जहाँ तक हो सके उसको मांगा जाए दिल से मांगा जाए उसके मुक्तदियात पर अमल किया जाए अल्लाह हम सबको तौफीक दे वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन।